रेडियो अर्पण 104.5 मेगाहर्टजसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। राष्ट्रपति डाक्टर रामवरण यादवले सरकार गठनको बेला नेपाली कंग्रेस र एमाले बीच भएको सातबुदे सहमतिप्रति गम्भीर आपत्ति जनाउनु भएको छ। राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने सहमतिले राष्ट्रपति संस्थाको अपमान भएको भन्दै यादवले दलहरूले आफ्नो कमजोरी ढाक्न राष्ट्राध्यक्षको टाउकोमा दोष थोपारेको टिप्पणी गर्नुभयो। काठमाडौँमा भएको कार्यक्रममा राष्ट्रपति यादवले भन्नुभयो, राष्ट्राध्यक्ष कुनै पार्टी विशेषको हुँदैन, तर मलाई कंग्रेसको बिल्ला फिराएकोमा दुःख लाग्यो। यो सवाल व्यक्तिको होइन राष्ट्राध्यक्षको हो। समयमा संविधान बनाउन नसक्ने दलहरूले आफ्नो कमजोरी ढाकछोप गर्न संवैधानिक रूपमा रहेको राष्ट्राध्यक्षको टाउकोमा दोष थुपार्ने खोजेको भन्दै राष्ट्रपतिले आक्रोश व्यक्त गर्नुभयो। आफू राष्ट्रपतिको कुर्सीमा जनताको आशीर्वादले आएको भन्दै राष्ट्रपति यादवले संस्थालाई स्वार्थ अनुकूल विवादमा नतान्न आग्रह समेत गर्नुभयो। सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्ने क्रममा कंग्रेस र मालेबेस भएको सातबुदे सहमतिमा संविधान बनेपछि राष्ट्रपति उपराष्ट्रपति र सभामुखको निर्वाचन गरेर हालका राष्ट्रपति उपराष्ट्रपतिलाई संविधान सभा व्यवस्थापिका संसदले अनुमोदन गर्ने उल्लेख छ। सहमति कार्य नभएको भन्दै एमालेमा कंग्रेससँगको सत्ता साझेदारी बारे प्रश्न उठिरहेको छ। एकीकृत नेकपा माओवादी सहितका विपक्षी दलहरूले व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेका छन्। चारबुदे सहमति कानूनको माग गर्दै विपक्षी दलहरूले लगातार दोस्रो पटक संसद अवरुद्ध पारेका हुन्। यसअघि शुक्रबार बजेट अधिवेशनको पहिलो दिन पनि विपक्षीहरूले संसद अवरुद्ध गरेका थिए। आजको बैठक सुरु हुनासाथ एकीकृत नेकपा माओवादी सहितका विपक्षी दलका सभासदहरूले उठेर विरोध जनाएका थिए। सभामुखले ए माओवादी, राप्रपा नेपाल र फोरम नेपालका सभासदलाई बोल्न समय दिनुभयो। लगत्तै अर्थमन्त्री रामचरण महतले प्री बजेट छलफलको कार्यसूची पेश गर्न लागेपछि विपक्षीहरू फेरि उठेर विरोध जनाएका थिए। संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले 7 प्रदेशको अवधारणा पेश गरेको छ। तत्कालीन राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिमा रहेका सहमति र असहमतिका विषयमाथिको छलफलमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अञ्चल र जिल्ला नटुक्राइकन 7 प्रदेश बनाउन सकिने बताउनुभयो। उहाँले आफूहरू संघीयताको विपक्षमा रहे पनि बनाउनै पर्दा मात्रै अहिलेको भूगोललाई नबिगार्ने गरी 7 प्रदेश हुनुपर्ने बताउनुभयो। उहाँले स्थानीय स्वायत्त शासनलाई संवैधानिक अङ्ग बनाउनु पनि बताउनुभयो। संविधान सभामा पेश भएको राज्यको पुनर्संरचनाको प्रतिवेदनप्रति गम्भीर असहमति रहेको केसीको भनाइ छ। नेपाली कंग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएकोले यसलाई आत्मसात गरेर राज्यको पुनर्संरचना गर्नुपर्ने बताउनुभयो। नेकपा एमालेकी सभासद विद्या भण्डारीले धेरै प्रदेशभन्दा पनि मुलुकका लागि थोरै प्रदेश नै उचित हुने बताउनुभयो। एकीकृत माओवादीका हितराज पाण्डेले पहिचान र सामर्थ्यका आधारमा राज्यको पुनर्संरचना गर्नुपर्ने बताउनुभयो। उहाँले जनतालाई अधिकार दिएमा मात्रै देश बलियो हुने दावी गर्नुभयो। तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद सर्वेन्द्र प्रसाद शुक्लाले राज्य पुनर्संरचना समिति र राज्य पुनर्संरचना समितिको प्रतिवेदनलाई आधार बनाएर संघीयताको निर्माण गर्नुपर्ने बताउनुभयो। एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले आर्थिक वर्षको अन्त्यमा गैर बजेटरी रकम मनपरी रूपमा खर्च भएको भन्दै त्यसको विरोध गर्नुभएको छ। ट्विट गर्दै नेता भट्टराईले मन्त्रालयबाट राज्यकोष ब्रह्मलुट भएको आरोप लगाउनु भएको छ। भट्टराईले ट्विटमा भन्नुभएको छ, आर्थिक वर्षको अन्त्यमा करोडौँको गैर बजेटरी रकम मनपरी ढङ्गले मन्त्रालयहरूबाट पार्टी कार्यकर्ताहरूको बलमा वितरण हुनु राज्यकोषको ब्रह्मलुट हो। यस्तै एकीकृत माओवादीका नेता जनार्दन शर्मा प्रभाकरले पनि आजको संसद बैठकमा सरकारले मनपरी ढङ्गबाट रकम बाँडेको भन्दै सरकारको कडा आलोचना गर्नुभएको छ। उहाँले सरकारले संसदको रुलिङ नटेरेको आरोप लगाउनुभयो। यसअघि शुक्रबारको संसद बैठकमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो विषय उठाउनु भएको थियो। नेकपा एमालेका अध्यक्ष जननाथ खनालले गुटबन्दीमा नलाग्न पार्टी नेता कार्यकर्तासँग आग्रह गर्नुभएको छ। काठमाडौँको तिनकुनेमा आज बिहान भएको कार्यक्रममा उहाँले पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो। नयाँ नेतृत्वका लागि नेताहरू माधव कुमार नेपाल र केपी शर्मा ओली छुट्टा छुट्टै गुट बनाएर लागेको बेला उहाँले यस्तो आग्रह गर्नुभएको हो। नवौं महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजलाई केन्द्रीय समितिले सर्वसम्मत रूपमा पारित गरेपछि पार्टी अझ एक ढिक्का भएर अघि बढ्ने उहाँले दावी गर्नुभयो। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई संगठित रूपमा अगाडि लैजानका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनु भएको छ। मोरङको विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले प्रतिस्पर्धाबाट डराउनेले आफ्नो उम्मेदवारीलाई असंवैधानिक भनी प्रचार प्रसार गरेको आरोप लगाउनुभयो। उहाँले पार्टीका शीर्ष नेताहरूबीच सहमति भए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने विषयमा आफूले सोच्न सक्ने बताउँदै नयाँ पुस्ताको उम्मेदवारी नपरेकाले आफूले उम्मेदवारी दिएको प्रश्न पार्नुभयो। नेपालले सिङ्गो पार्टीलाई समेटेर लैजानु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै पार्टीको महाधिवेशनमा एउटा बिन्दुमा गएर सबै पदका लागि सर्वसम्मतको प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। नेपालले वर्तमान सरकार सोचे अनुसार गतिशील हुन नसकेको उल्लेख गर्दै यो सरकारप्रति जनताको ठूलो विश्वास रहेकाले एउटा निश्चित मापदण्ड बनाएर सरकारले आफ्नो कार्यलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। एमाले संसदीय दलका नेता केपी शर्मा ओली बैङ्कक स्थित बमरुङ गार्ड अस्पतालमा उपचार गराएर मङ्गलबार स्वदेश फर्कने हुने नै भएको छ। एक महिना लामो उपचारपछि उहाँ मङ्गलबार थाई एरोजको नियमित उड्डानबाट स्वदेश फर्कन लाग्नु भएको हो। नौ गते अस्पतालबाट डिस्चार्ज भएका ओली थप स्वास्थ्य परीक्षणका लागि बैङ्कक हुनुहुन्छ। नियमित उड्डानबाट उहाँ फर्कने हुनेछ। ओलीका स्वकीय सचिव रमेश आचार्यले भन्नुभयो, ज्वरो आउने, अत्याधिक टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या देखिएपछि ओलीलाई वैशाख 14 गते राति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको थियो। फङ्गस मेनेन्जाइटिस भएपछि ओलीलाई वैशाख 17 गते एयर एम्बुलेन्सबाट थप उपचारका लागि थाइल्यान्ड लगिएको थियो। उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले राजनैतिक गतिरोध अन्त्य गर्न दलहरू मिल्नुको विकल्प नरहेको बताउनु भएको छ। नेपाल परिवार नियोजन सङ्घको 36 केन्द्रीय सभालाई उद्घाटन गर्दै मन्त्री सिंहले समग्र देश विकास गर्न राजनैतिक संक्रमण अन्त्य गर्नुपर्ने, त्यसका लागि दलहरू मिल्नै पर्ने सिंहको भनाइ छ। राजनैतिक अस्थिरता रहेसम्म सरकारले काम गर्न नसक्ने, सुरु भएका कामले पूर्णता नपाउने तथा सबै क्षेत्रमा अवरोध हुने सिंहको भनाइ छ। सबै दल इमान्दार र जनताले दिएको म्यान्डेट अनुसार तोकिएको समयमा संविधान जारी गर्न सके देशले कानुन पाउने र सोही अनुसार अघि बढ्दा सम्पूर्ण समस्या हल भएर जाने भन्दै सिंहले संविधान निर्माणका लागि कुनै बखेडा नझिकी सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो। एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। अध्यक्ष प्रचण्डसहितका नेताहरू संविधान सभा र व्यवस्थापिका संसदको बैठकमा जानुपर्ने भएपछि बैठक स्थगित भएको हो। बैठक भोलि बस्ने माओवादीले सुनाएको छ। बैठकमा नेताहरूको कार्यविभाजन प्रस्तावमा छलफल गर्ने कार्यसूची थियो। बेलायतका विदेश राज्यमन्त्री ह्युगो इस्वायर नेपालको 3 दिने औपचारिक भ्रमणका क्रममा भोलि राजधानी आउनुहुने भएको छ। नेपाल बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको 200 वर्ष पुग्न लागेको सन्दर्भमा पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा सहयोगका थप क्षेत्रहरू पहिल्याउने उद्देश्यले राज्यमन्त्री स्वायरको भ्रमण हुन लागेको हो। नेपालको पछिल्लो राजनैतिक अवस्था तथा संविधान सभाको निर्वाचनपछि गठन भएको संयुक्त सरकार र त्यसले अघि सारेका सामाजिक आर्थिक विकास योजना लगायतका विषयमा उच्च सरकारी अधिकारीहरूसँग छलफल गर्नु उहाँको भ्रमणको अर्को उद्देश्य हो। राष्ट्रपति डाक्टर रामरण यादव, प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेसँग राज्यमन्त्री स्वायरले बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राची पुराचुली र धवल शमशेर राणालाई पार्टीको उपाध्यक्ष मनोनयन गर्नुभएको छ। थापाले विधान अनुसार चन्द्रबहादुर गुरुङलाई महामन्त्री मनोनयन गरेको उहाँका प्रिय सल्लाहकार एवं केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताउनुभयो। पुराचुली राणा र थापा हालै भएको पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। थापाले शाहीकालका मन्त्री टंकर ढकाल र राज्य मन्त्री निरञ्जन थापालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ। ढकाल र थापाले उम्मेदवारी दिएका थिएनन्। राप्रपा नेपालको महाधिवेशनले थापालाई अध्यक्षमा निर्वाचित गरेको थियो भने 63 केन्द्रीय सदस्य चयन गरेको थियो। पार्टीको विधान अनुसार पदाधिकारी सहित 63 केन्द्रीय सदस्य मनोनित रहनेछन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डाक्टर महेश्वरमान श्रेष्ठसहित 7 पदाधिकारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। उपकुलपति श्रेष्ठसँगै रजिस्ट्रार डाक्टर निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहन बहादुर बस्नेत, कला शिक्षा र कानुन संकायका डिन शम्भु प्रसाद कोइराला, विज्ञान तथा प्रविधि संकायका डिन शुभ नारायण पाठक, व्यवस्थापन संकायका डिन श्याम बहादुर कटुवाल र विज्ञान तथा प्रविधि सहायक संकायका सहडिन राजेश कुमार जाबुद्ध मुद्दा दायर गरेको हो। विश्वविद्यालयका पदाधिकारीहरूले शैक्षिक सत्र 2071-72 आवेदन शुल्क, सम्बन्धन शुल्क तथा कार्यक्रम थप बापत लिनुपर्ने रकम नउठाई नली बदनियतपूर्वक हानि नोक्सानी पुर्याएको देखेको अख्तियारले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले पर्यटन व्यवसायीहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ। पर्यटन मन्त्री आचार्यले आज विज्ञप्ति जारी गरी नेपाल पर्यटन बोर्डबारे छानबिन गर्न समिति गठन भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको हो। नेपाल पर्यटन बोर्ड र अन्य संस्थानमा भए गरेका आर्थिक र अन्य गतिविधिभित्रको छानबिन गर्दा दोषी देखिएका जो कोही व्यक्तिलाई निलम्बन लगायतका कारवाही गर्न मन्त्रालय दृढ विज्ञप्तिमा भनिएको छ। मन्त्री आचार्यले पर्यटन बोर्ड लगायतका संस्थाको संरचनागत सुधारका लागि छिट्टै कार्यदल गठन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। चितवनको दाहखानी गाविसको सिमल ढापमा सामुदायिक वनको आर्थिक सहयोगमा प्राथमिक तहको विद्यालय सञ्चारमा आएको छ। सदरमुकामबाट नजिकै भए पनि भौगोलिक विकटताका कारण सिमल ढापका बालबालिकाहरू विद्यालय जानबाट वञ्चित हुन थालेपछि रानीखोला सामुदायिक वनले आफ्नै अनुदानमा विद्यालय सञ्चारमा ल्याएको हो। 2065 सालमा शिक्षा कार्यालयबाट एक कक्षा सञ्चालनको अनुमति पाएपछि सञ्चालनमा आएको विद्यालयमा अहिले कक्षा 4 पढाइ हुने गरेको छ। सामुदायिक वनको वार्षिक आयोजना अनुसार वनले सामाजिक कार्यलाई पनि प्राथमिकता दिएको वनका पूर्व सचिव रामप्रसाद गुरुङले बताउनुभयो। वनले सामाजिक कार्यमा प्राथमिकता दिएसँगै सिमल ढाबका बालबालिकाहरू विद्यालयको पहुँचमा आउन थालेको सामुदायिक वनका पूर्व सचिव गुरुङले बताउनुभयो। जिल्ला शिक्षा कार्यालयले केवल एउटा दरबन्दी र शिशु सहयोगी कार्यकर्ता सहयोग दिँदै आएको थियो भने केही वर्ष यताबाट विद्यालय व्यवस्थापन शीर्षकमा थप केही रकम उपलब्ध गराउन थालेको गुरुङले बताउनुभयो। विद्यालयमा 140 विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन्। नारायणगढको लाइन्स चोक स्थित सञ्चालनमा रहेको फलफुल तथा तरकारी थोक बजारमा व्यवसायलाई विस्थापित गर्ने गरी टेन्डर आह्वान गरिएको भन्दै फलफुल तथा तरकारी थोक व्यवसायसँग नारायणगढले विरोध जनाएको छ। आज रिपोर्टर्स क्लब नेपाल क्षेत्रीय कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरी सङ्घले तत्काल टेन्डर प्रक्रिया खारेज गर्न माग गरेको छ। सङ्घका अध्यक्ष थिरुप्रसाद हितालले जिल्लालाई कृषि उत्पादनमा अग्रणी स्थानमा पुर्याउन र 1,000 व्यक्तिहरूलाई रोजगारी दिन सफल फलफुल तथा तरकारी थोक विस्थापित र विघटन गराउन नगरपालिकाले सुनियोजित ढङ्गबाट टेन्डर आह्वान गरेको बताउनुभयो। उहाँले टेन्डर खारेज नगरिए चरणबद्ध आन्दोलनमा उत्रने समेत चेतावनी दिनुभयो। केरा किसान यज्ञ प्रसाद सुवेदीले अहिलेको टेन्डर किसान र उपभोक्तालाई प्रत्यक्ष मारमा पार्ने खालको भएको बताउनुभयो। उहाँले टेन्डर आह्वान गरी बजार सञ्चालन गरिए सबै थोकको मूल्य बढ्ने भन्दै यसमा नगरपालिकालाई जिम्मेवार भएर अघि बढ्न आग्रह गर्नुभयो। भरतपुर नगरपालिकाले गत जेठ 14 गते टेन्डर आह्वानको सूचना प्रकाशित गरेको थियो। थोक बजार विगतका वर्षहरूमा कृषि उपज बजार सञ्चालक सहमति मार्फत हुँदै